अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो कार्यक्रम लोक झंकार। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz लोकझङ्कारको अर्को एउटा रमाइलो बसाइली र आज पनि हामी मिठा मिठा लोकधोरी भाकाहरूको साथमा तपाईँलाई भेट्न उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसंकारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौ बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म र तपाईँले मन पराउनु भएको बजारमा चर्चामा रहेका केही समय अगाडिका भर्खरै भित्रिएका सबै खालका लोकधोरी भाकाहरूलाई प्रस्तुत गर्ने गर्छौ। तर हरेक दिन फरक फरक खालका भाकाहरू तपाईँको माझमा राख्छौ। कुनै दिन नयाँ भाकाहरू मात्रै राख्छौ, कुनै दिन पुराना भाकाहरू मात्रै राख्छौ, कुनै दिन एकल भाकाहरू तपाईँको लागि राख्ने गर्छौ। र आजको लोकसंकारको व्यवसायमा भने मैले विशेष गरी तपाईँहरूको लागि एकल भाकाहरू लिएर आएको छु। वास्तवमा एकल गीत संगीत एकल भाकाहरू सुन्दाखेरि दोहोरीले अलिकति छुट्टै मजा हामीलाई दिन्छ भने एकल गीतहरू सुन्दाखेरि अलिकति एकदम आनन्द लाग्छ। कहीँ न कहीँ यो गीतले मेरै जिन्दगीसँग मेल खाएको हो कि जस्तो तपाईँलाई लाग्न सक्छ सुन्दाखेरि। एकल भाकाहरूले वास्तवमै नजिकबाट तपाईँ हाम्रो जिन्दगीलाई छोएको हुन्छ। र आजको लोकसंकारको व्यवसायमा मैले तिनै एकल भाकाहरू तपाईँको लागि लिएर आएको छु। र यति बेला लोकसंकारको व्यवसायलाई तपाईँले रेडियो अर्पण 104.5 MHz त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र लोकसंकारको व्यवसायको आज सुरुवात गर्न चाहन्छु एकल भाकाबाट। माया गुरुङको आवाज रहेको भाका हो, भर्खरै बजारमा भित्रिएको हो, केही समय मात्रै भयो बजारमा भित्रिएको यो भाका यति बेला राख्छ तपाईँ सम्पूर्णको लागि लुकाइराखे पीडा लुक्छ भनेर। Yeah. लुकाइराखे पीडा लुक्स भनेर निकै नै मर्मस्पर्शी खालको भाका तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ। हरेक खालका लोकदोरी भाकाहरूलाई तपाईँको माझमा हामीले प्रस्तुत गर्ने गर्छौँ। र आजको लोकसङ्कारको व्यवसायमा भने मैले यस्तै भाकाहरू तपाईँको लागि लिएर आएको छु, जुन भाकाले तपाईँलाई सुन्दाखेरि आनन्द दिन्छ, अझ भनौँ तपाईँको त्यो दिनहरूलाई सम्झाइदिन्छ जुन समयमा तपाईँले सङ्घर्ष गर्नुभएको थियो, दुःख गर्नुभएको थियो। अलिकति दुःखका, अलिकति बिछोडका, अलिकति गाह्रो, अलिकति अप्ठ्यारोका शब्दहरू समेटिएका हुन्छन् वास्तवमै एकल भाकाहरूमा। र आजको लोकसङ्कारको व्यवसायमा मैले यस्तै भाकाहरू तपाईँको लागि लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु। र विश्वास पनि छ तपाईँ पनि यति बेला हाम्रो यो लोकसङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ होला। र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा अर्को एउटा भाका तपाईँको लागि राख्न चाहन्छु। यो भाकाले पनि तपाईँको मनलाई छुन्छ, विशेष गरी तपाईँ सबैजनाको मनलाई छुन्छ। शब्द निकै नै मिठो छ, वास्तवमै वास्तविक छ यो शब्दहरू। यति बेला लोकसङ्कारको व्यवसायमा तपाईँकै लागि खाइनु भो जा दुःख गर्न

इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र लोकसङ्गारको आजको व्यवसायमा मैले एकल भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु। र यति बेला फेरि पनि लोकसङ्गारको व्यवसायमा अर्कै एउटा निकै नै चर्चित भाका राख्छु। एकल भाका हो तर निकै नै चर्चामा रहेको भाका राजु परियारको स्वर हो न्याउली बरु डालीमा निदान। Thank you. खालको भाका तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ र आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी तपाईँको मनलाई छुने खालका एकल भाकाहरू प्रस्तुत गरिराखेको छु र लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ। तपाईँलाई थाहा रहेछ हरेक दिन फरक फरक खालका गीत सङ्गीतहरूलाई तपाईँको माझमा राख्छौँ, त्यो पनि तपाईँलाई थाहा छ। र कुनै दिन नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका, चर्चा कमाउनुभएका चर्चित गायक गायिकाहरूसँग कुराकानी पनि तपाईँहरूको लागि राख्छौँ। कुनै दिन लोकगीत सङ्गीतको बारेमा चर्चा परिचर्चा गर्छौँ, कुनै दिन एकल भाकाहरू राख्छौँ, कुनै दिन नयाँ नयाँ भाकाहरू राख्छौँ। हरेक दिन फरक फरक खालका लोकधोरी भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ र लोकसङ्कारको आजको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ। एउटा भाका तपाईँको लागि छोड्दै आजको लोकसङ्कारको व्यवसायबाट छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radio.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको यो व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। सुन खानी मा